القناة بداية على الفيسبوك والتي ستظهر أمامكم بعد لحظات. الشيخ ضمير، حقيقة نريد أولا حقيقة أن سندرف الآن إلى جانب مهم وقضية مهمة وكنا توقفنا عندها في الحلقة الماضية، وهي أركان الإيمان الستة والتي قد تخفى على كثير من هؤلاء من غير المسلمين. ولكن حقيقة الآن نريدك فقط أنك توجه رسالة لمن لديه تردد الآن، أنه يقتل هذا التردد ويقف عند هذا التردد ويتجاوز هذا التردد، ويعلم أن هذا التردد إنما هو من الشيطان، لأن الشيطان أخذ عهدا على نفسه أنه يزج بالناس كلهم في النار. فنريد أولا جزاك الله خير أن توجه رسالة لكل من يستمع إليك أو يشاهدك الآن، ثم بعد ذلك سنتناول أركان الإيمان الستة شيء من التفصيل. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين نبينا محمد وعلى آله وصحبه أجمعين. أما بعد، शेख नासिर द्वारा यो प्रश्न आएको छ कि अधिकांश नेपाली दाजुभाइ दिदीबहिनीहरू इस्लामको वास्तविकताको बारेमा थाहा हुन्छ, थाहा भएपछि पनि उनीहरूलाई अलिकति शंका लाग्छ र यसमा अलिकति ढिलो गर्छन् कि म इस्लाम कसरी स्वीकार गर्ने, मेरो घरमा प्रब्लम हुन्छ, समस्या हुन्छ। यो कुरा कहिले पनि दिलमा नराख्नु, किनकि यो कुरा जुन यस्तो खालको दाजुभाइ दिदीबहिनीहरूको दिलमा आउँछ यो शैतान भूतबाट हुन्छ, किनकि यो संसारमा शैतान भूत हामीहरूको सबभन्दा ठुलो शत्रु र दुश्मन हो। यो हामीहरूलाई गलत बाटो देखाउँछ र गलत बाटोमा लगाउनको लागि प्रयास गर्छ। अर्को कुरा के हो कि त्यो शैतान भूत नर्कवासी हो, उसको प्रयास हुन्छ कि म आफ्नोसँग योलाई पनि लिएर जाउँ। यसैले म यस्तो दाजुभाइ दिदीबहिनीहरूको बारेमा यो भन्छु कि यो संसारको समस्या बोक सक्नुहुन्छ, जसरी कि घरको समस्या, छिमेकीको समस्या र यस्तै अरू यदि हृदयमा दिलमा कुनै कुरो आउँछ जसले इस्लाममा आउनको लागि एउटा रोक्ने कुरा हुन्छ, रोग छ, त यो कुरा दिलमा कहिले पनि नराख्ने, बरु उस दिनको समस्याको बारेमा याद गर्नु जुन दिन कि अल्लाह सुभानहु व तआला यस्तो खालको मानिसहरूलाई नर्कमा हालिदिन्छन्, नर्कमा धेरै यातना हुन्छ, आगोमा अल्लाहले पोल्छ, जलाउँछन्, त यसको बारेमा केही पनि ध्यान नदिने, बरु इस्लामको वास्तविकताको बारेमा थाहा भएपछि इस्लामलाई स्वीकार गर्नुको बारेमा र आफ्नो सत्य ईश्वर, सत्य पूज्य अल्लाह सुभानहु व तआलाको बारेमा र विश्वास गरेर र उहाँको पूजाको लागि छिटो गर्नु, किनकि जीवनको बारेमा कुनै गारेन्टी छैन कि मानिस कहिलेसम्म संसारमा बस्न सक्छ, किनकि अल्लाह सुभानहु व तआलाले प्रत्येक मानिसको समय तोकिदिएको छ। यो समय पुगेपछि फेरि संसारलाई छाडेर जानुपर्छ, संसारलाई छाडेपछि फेरि मान्छे आफ्नो धन सम्पत्ति परिवार सबैलाई छाडेर जान्छ, उसको साथमा जाने कुरो कोही पनि हुँदैन, उसको साथमा जाने कुरो मात्र उसको धर्म र आस्था र विश्वास र उसले जुन राम्रो कर्म गरेको त्यही उसको साथमा जान्छ। जसरी कि एउटा व्यक्ति मानिस संसारमा 60 वर्ष 65 वर्ष 70 वर्षको जीवन पायो, आफ्नो जीवनमा उसले धेरै धेरै रुपियाँ पैसा कमायो, घर बनायो, जग्गा किन्यो र आफ्नो परिवारको लागि सन्तानको लागि धेरै धेरै गर्यो र आफ्नो सत्य परमेश्वर अल्लाहको पूजा भएको बारेमा केही पनि गरेन, केही पनि ध्यान दिएन, मरेपछि यो सबै उसको पछाडि हुन्छ, फेरि त्यो मान्छे घाटा उठाउँछ। त यसको यो सिलसिलामा म आफ्नो नेपाली दाजुभाइ दिदीबहिनीहरूको बारेमा यो भन्छु कि यसको बारेमा, इस्लाम धर्मको बारेमा छिटो जानकारी लिने, यसको बारेमा ध्यान दिने र इस्लाम धर्मलाई स्वीकार गर्ने, किनकि यही नै मुक्तिको बाटो हो र यो सबैलाई थाहा छ कि यो ठुलो संसार अल्लाहले नै बनाएको, हामीहरूलाई संसारमा उहाँले पठाएको, हामीहरूको ज्यान उहाँको शक्तिमा छ, सबै कुरो उहाँको शक्तिमा छ, फेरि हामीहरू किन छाडेर, किन उहाँलाई छाडेर अर्को अर्को वस्तुको पूजा गरौँ, यो काम आउँदैन। फेरि जसरी कि शेख नासिरले भन्नुभयो कि इस्लाम धर्म को स्वीकार गर्नको लागि केही ठुलो काम गर्नु पर्दैन, मात्र एउटा व्यक्तिले आफ्नो हृदयले इस्लामको जुन खास कुराहरू छन्, जुन अदृश्य कुराहरू छन्, जसलाई आस्था र इमान भन्छन्, इमानको सिलसिलामा एउटा यो कुरो जान्नु हामीहरूलाई अनिवार्य छ कि इमानको छ वटा आधारहरू छन्। यो छ वटा आधारमा सबभन्दा पहिलो आफ्नो सत्य परमेश्वर अल्लाहमाथि विश्वास गर्ने कि यो ठुलो संसारलाई लिएर चाहेको र अल्लाह नै हामीहरूको सत्य पुज हो। फेरि त्यसपछि अल्लाहको देवी दूत फरिस्ताहरूको बारेमा विश्वास गर्ने, फेरि अल्लाहको आकाशमणीय किताबहरूको बारेमा विश्वास गर्ने र यसपछि चौथो आधार के हो इमानको अल्लाहको सन्देष्टाहरू मानवलाई सत्य बाटोमा लगाउनको लागि अल्लाह सुब्हानहु व तआलाले समय समयमा आफ्नो थुप्रै सन्देष्टाहरू पठाएका थिए। लास्ट सन्देष्टा अल्लाहले जुन पठाएको उहाँको नाम थियो श्री मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। उहाँ अल्लाहको अन्तिम सन्देष्टा थिए। अल्लाहको पूजाको बारेमा उहाँले निम्तो दियो, उहाँले कुरा सिकायो, उहाँले अल्लाहको आफैले पूजा गर्यो र अर्कोलाई पनि यसको बारेमा निम्तो दियो। त मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको बारेमा खास गरी विश्वास गर्ने। त्यसपछि इमानको पाँचवा आधार के हो? परलोक जीवन, लौकिक जीवन र परलोक जीवन। परलोक जीवनको अर्थ हो कि हामीहरूको यो जीवन समाप्त भएपछि हामीहरूको हिसाब किताब हुन्छ। हामीहरूले जति पनि संसारमा पापको काम गरे, पुण्यको काम गरे, सबै हामीहरूको सामुन्ने आउँछ। अल्लाह सुब्हानहु व तआलाले एक एक दिन, एक एक सेकेन्ड, एक एक मिनटको हिसाब लिएर हामीहरूको धर्म र कर्म र आस्था र अनुसार फेरि उहाँले हामीहरूको स्वर्ग रहनको फैसला दिन्छन्। अधिकांश मानिसहरू यो विश्वास गर्छन् कि मरेपछि केही पनि हुँदैन। हालांकि हामीहरूको यो जीवन संसारको थोरै दिनको लागि हो। वास्तविक जीवन यसपछिको जीवन हो, यो संसारको जीवन पछि हो। हामीहरूलाई उस जीवनमा, उस जीवनको लागि तयारी गर्नुपर्छ। त परलोक जीवनको बारेमा खास गरी विश्वास गर्ने। लास्ट के हो? भाग्य, राम्रो भाग्य र नराम्रो भाग्यको बारेमा विश्वास गर्ने। हामीहरूको जीवनमा भविष्यमा के हुन्छ, राम्रो हुन्छ नराम्रो हुन्छ, यो सबै कुरा अल्लाहलाई थाहा छ। यसको बारेमा हामीहरूलाई विश्वास गर्ने। यो इमानको छवटा आधारहरू छन्। प्रत्येक मुस्लिम यो छवटा आधारमाथि विश्वास गर्छ र यसैमाथि विश्वास गरेर एउटा मानिस इस्लामको नजिक आउँछ र आफ्नो सत्य परमेश्वरको पुजारी हुन्छ। यसैले म अनुरोध गर्दछु, यो रिक्वेस्ट गर्छु कि मेरो कुरा सुनेपछि यसको बारेमा ध्यान दिनु र इस्लाम धर्मको बारेमा ध्यान दिएर यसलाई स्वीकार गर्नु। यही नै मुक्तिको बाटो हो, यही नै मुक्तिको बाटो हो, यही सत्य हो। अल्लाह सुब्हानहु व तआला हामी सबैलाई इस्लाममा आउने तौफिक दियोस् र इस्लाम अनुसार आफ्नो जीवन बिताउने तौफिक दियोस्। जजाकल्लाह खैर शेख, बारक फीक। سأعود إليك الشيخ في قضية الأركان الإيمان، لكن سأنتقل للشيخ أفتاب في جانب مهم حقيقة ونذكر به، أن الله سبحانه وتعالى جعل للعباد الفرصة في هذه الدنيا.